Gazel Sangam. Gazel Sangam. पानीमा आगो लगाइदिन्छु म, प्रेममा पागल बनाइदिन्छु म, रात दिन मेरै सपना देख्ने गरी, रात दिन मेरै सपना देख्ने गरी, तिमीलाई अति अताइदिन्छु म, प्रेममा पागल बनाइदिन्छु म, मौसम भोलि बदलिन सक्छ, मौसम भोलि बदलिन सक्छ, सब कुरा आजै मिलाइदिन्छु म, प्रेममा पागल बनाइदिन्छु म, तिमी रोएको हेरौ म कसरी, तिमी रोएको हेरौ म कसरी, बरु जुनीभर हँसाइदिन्छु म, प्रेममा पागल बनाइदिन्छु म, आऊ चाखेर हेर प्रेम नसा, आऊ चाखेर हेर प्रेम नसा, प्यारमा पुरै डुबाइदिन्छु म, प्रेममा पागल बनाइदिन्छु म, दुबईले जित्नु पर्छ प्रेमको युद्ध यो, दुबईले जित्नु पर्छ प्रेमको युद्ध यो, लडाई पुरै सिकाइदिन्छु म, पानीमा आगो लगाइदिन्छु म, प्रेममा पागल बनाइदिन्छु म, प्रेममा पागल बनाइदिन्छु म, चिसा पानी छ रामे छापका रामचरण श्रेष्ठको यो गजल सँगसँगै आजको कार्यक्रम गजल सङ्गमको दैलो उघारिसकेका छौँ। फरकपनको अनुभूति दिलाउने सामुदायिक रेडियो ध्रुवतारा 89.8 मेगाहर्जमा चितवन र आसपासका जिल्लाहरूमा तपाईँ सुनिरहनु भएको छ भने त्यसै गरी इन्टरनेट अनलाइनको www.radiodhruvatara.com संसारभर एकैसाथ हामीलाई सुन्नु भएको छ र आज पनि यहाँहरूको बीचमा यहाँहरूकै सुन्दर गजलहरू सुन्नको लागि र हामीलाई प्राप्त विभिन्न गजलहरू वाचन गर्नको लागि उपस्थित भइसकेका छौँ। आज दुई हप्ताको अन्तरालपछि हामी यहाँहरूको बीचमा आएका छौँ। अघिल्लो हप्ता विशेष कारणवश यहाँहरूको बीचमा हामी आउन सकेका थिएनौँ, आज पनि आइपुगेका छौँ। परिवर्तिका मित्र श्यामसँगै म तपाईँहरूकै गजल मनको साथी आरपी पोखरेल। हामी कार्यक्रम गजल संगममा रहेर प्रत्यक्ष टेलिफोन मार्फत तपाईँहरूकै सुन्दर गजलहरू सुन्दै आइरहेका छौँ। 0556 26 186 को बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ र आफ्नै आवाजमा गजल वाचन गर्न सक्नुहुनेछ भने हामीलाई धेरै गजलहरू प्राप्त भएका छन्। ती गजलहरूलाई पनि म कार्यक्रममा स्थान दिँदै जानेछु र तपाईँ आफ्नै आवाजमा गजल वाचन गर्न चाहनुहुन्छ भने अब 0556 26 186 को बाटो बिल्कुलै तपाईँहरूकै लागि खुल्ला गरिसकेका छौँ। तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्नै आवाजमा गजलहरू वाचन गर्न सक्नुहुनेछ। हामीलाई धेरै गजलहरू प्राप्त भएका छन्। हाम्रो फेसबुक पेज www.facebook.com/गजलसङ्गम यो पेजमा प्राप्त धेरै गजलहरू छन्। ती गजलहरू पनि म कार्यक्रममा स्थान दिँदै जानेछु भने कार्यक्रममा यति बेला भने सुमधुर साङ्गीतिक आवाज यहाँहरूलाई राख्छौँ। त्यसपछि लगत्तै उपस्थित हुनेछौँ, सुन्दै गर्नुहोला। तुझसे नाराज नहीं जिंदगी हैरान हूँ मैं, ओ हैरान हूँ मैं, तेरे मासूम सवालों से परेशान हूँ मैं, ओ परेशान हूँ। संभालने होंगे जीने के लिए, संभालने होंगे। मुस्कुराए तो मुस्कुराने के कर्ज उतारने होंगे। ओ मुस्कुराओ कभी तो लगता है जैसे होठों पे कर्ज रखा है। ओ तुझसे नाराज नहीं जिंदगी। गजल पछि यहाँलाई फेरि पनि स्वागत छ। तपाईँ सुनिरहनु भएको छ फरकपनको अनुभूति दिलाउने सामुदायिक रेडियो ध्रुवतारा 89.8 मेगाहर्जमा, त्यसै गरी इन्टरनेट अनलाइनको www.radiodhruvatara.com एकैसाथ सुनिरहनु भएको छ। गजल अनुरागीहरूका लागि विशेष रूपमा तयार पारिएको कार्यक्रम गजल संगम र कार्यक्रमको साथमा छौं म तपाईँहरूकै गजलमनको साथी आरपी पोखरेल, र मेरो यो आवाजलाई तपाईँहरूसम्म पुर्याउने काम गरिरहनु भएको छ प्रविधिबाट श्यामजीले। हामी कार्यक्रममा रहेर 0956251686 मार्फत तपाईँहरूकै आवाजमा सुन्दर गजलहरू सुन्दै आइरहेका छौँ भने हामीलाई प्राप्त विभिन्न गजलहरू पनि वाचन गरिरहेका छौँ। र यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, ढिलो नगरी स्वागत गरौँ। नमस्कार हजुर। हजुर कहाँबाट को बोल्नु भयो? हाकिम चौकबाट अभिलाषी। हजुर अभिलाषीको खबर के छ? धेरै पछि आउनुभयो त कार्यक्रममा होइन? चिसो धेरै छ होइन? पक्कै पनि अहिलेको मौसममै अलिक चिसो बढी छ, अनि रुगा खोकी त सामान्य नै हो होइन, सबैलाई हुने समस्या पनि हो। हुन्छ अभिलाषीजी, धेरै पछि कार्यक्रममा आउनु भएको छ र आज भने तपाईँको गजल हामी सुन्न पाउने भएका छौँ। धेरै पछि तपाईँको गजल सुन्न पाएका छौँ, एकदमै खुसी लागेको छ। र अब ढिलो नगरी तपाईँको गजल सुन्नतर्फ नै लागौँ कि? हुन्छ, सुरु गर्नुहोस्। मलाई चढाउने त्यो डोली देखायो, मलाई चढाउने त्यो डोली देखायो, सिउँदो रङ्गाउने होली देखायो, जुन ताराको घुम्टो इन्द्रेणीको माला, जुन ताराको घुम्टो इन्द्रेणीको माला, रङ्गी चङ्गी साडी अनि चोली देखायो, सिउँदो रङ्गाउने होली देखायो, ती चुरा पोतेको सौभाग्य दिन्छु भन्दै, ती चुरा पोतेको सौभाग्य दिन्छु भन्दै, पिरातीले सुसज्जित झोली देखायो, सिउँदो रङ्ग्याउने होली देखायो, कति लगन आए कति त गइसके, कति लगन आए कति त गइसके, यसै पाली लिन आउने बोली देखायो, सिउँदो रङ्ग्याउने होली देखायो, संयोजनी सँगसँगै काटौँ न भन्दै, संयोजनी सँगसँगै काटौँला भनी, तिम्रो माया मेरो माया गोली देखायो, सिउँदो रङ्ग्याउने होली देखायो, मलाई चढाउने त्यो डोली देखायो, सिउँदो रङ्ग्याउने होली देखायो। हजुर धन्यवाद। हजुर कति लगनहरू आए तर गइसके, तर जहिले पनि डोली देखाउने तर झुक्क्याउने मात्रै भइरहेको छ। हो निकै सुन्दर भाव सहितको गजल हामीलाई सुनाउनु भयो बालिकाजी। कार्यक्रममा पछिल्ला दिनहरूमा पनि फेरि आउनु होला यस्तै सुन्दर गजलहरूको साथमा। र आज भने तपाईँसँग म छुट्टिन्छु। हुन्छ नमस्कार। हजुर पालिका अभिलाषी आउनुभएको थियो हाकिम चोकबाट। तपाईँ पनि आउन चाहनुहुन्छ भने 0956251686 बाटो बिल्कुलै तपाईँहरूका लागि खुल्ला गरिसकेका छौँ। यति बेला म एउटा गजल वाचन गर्न चाहन्छु। हाम्रो फेसबुक पेजमा प्राप्त यो गजल निरोज बास्तोला, गीतानगर उहाँको स्थायी ठेगाना, हाल भरतपुर 10 हामीलाई यो गजल पठाउनु भएको हो। अबको क्रममा निरोज बास्तोलाको यो गजल। फुल झै जवानी देखेर अतालियो, फूल झै जवानी देखेर अतालियो, रात पछि बिहानी देखेर अतालियो, रात पछि बिहानी देखेर अतालियो, देखाउँदिन भन्दा नि कर गर्यो सारै, देखाउँदिन भन्दा नि कर गर्यो सारै, लेखेको कहानी देखेर अतालियो, रात पछि बिहानी देखेर अतालियो, म अरू कसैको भन्दा भन्यौ के भो, म अरू कसैको भन्दा भन्यौ के भो, अर्कैको निशानी देखेर अतालियो, रात पछि बिहानी देखेर अतालियो, तिमी आगो म त्यसमा घिउ थप्छु भन्छौ, तिमी आगो म त्यसमा घिउ थप्छु भन्छौ, आँखाको पानी देखेर अतालियो, रात पछि बिहानी देखेर अतालियो म सँगै सधैँ हाँस्ने खेल्ने चाह म सँगै सधैँ हाँस्ने खेल्ने चाह भिजेको सिरानी देखेर अतालियो फुल झै जवानी देखेर अतालियो रातपछि बिहानी देखेर अतालियो धेरै धेरै धन्यवाद छ निरोज वास्तुलालाई यो गजलको लागि हामीलाई धेरै गजलहरू प्राप्त भएका छन् फेसबुकमा ती गजलहरूलाई पनि म स्थान दिँदै जानेछु भने 0556526186 कोही मित्र सम्पर्कमा आइसक्नु भएको छ स्वागत गरौँ नमस्कार सत्य बिनाको असत्य कसम खाएको के अर्थ सत्य बिनाको असत्य कसम खाएको के अर्थ चोट दिएर चोटकै मलम लाएको के अर्थ कोही किन्छन् अनि कोही बेच्छन् अरे कोही किन्छन् अनि कोही बेच्छन् अरे किन्ने बेच्ने व्यापार प्रेम पाएको के अर्थ चोट दिएर चोटकै मलम लाएको के अर्थ नमस्कार बाबु नमस्कार वास्तवमा चोट दिएर चोटकै मलम लाएको के अर्थ हजुर निकै सुन्दर शेरहरू सहित कार्यक्रममा उपस्थित हुनुभएको छ कहाँबाट को बोल्नुभयो हजुर कहाँबाट को बोल्नुभयो सन्तोष खनाल दिपेन्द्र चोकबाट सन्तोष खनाल दिपेन्द्र चोक हजुर सन्तोषजीसँग मेरो पहिलो पटक कुराकानी हुँदैछ जस्तो लाग्यो हजुर कार्यक्रम सुन्ने गर्नुहुन्थ्यो हजुर लगभग आज यसो ध्रुवतर हेरेको थिएँ आज पहिलो पटक सुन्दै हुनुहुन्छ कि कार्यक्रम योभन्दा निकै खुसी लाग्यो आज मैले नयाँ साथी भेटाएको छु होइन आज पहिलो पटक कार्यक्रममा उपस्थित हुनुभएको छ र पक्कै पनि तपाईँले सुन्दर गजल हामीलाई सुनाउनुहुन्छ मैले यस्तै संकेत पाइरहेको छु हजुर के गर्नुहुन्छ दिपेन्द्र चोकमा म पढ्दैछु अहिले कहाँ कतिमा पढ्नुहुन्छ सिएमसीमा हो फार्मेसी ए फार्मेसी पढ्नुहुन्छ अनि गजल लेखनको यात्रा कस्तो छ सन्तोषजीको सन्तोषजनक छ होइन हजुर हुन्छ सन्तोषजी अब ढिला नगरी तपाईँको गजल सुन्नतर्फ नै लागौँ है त मेची कोशी सगरमाथा धरापमा छ आज भोलि नेपालीको वेश धरापमा छ आज भोलि नेपालीको परिचय के हो जान्नुहोस् महाशय नेपालीको परिचय के हो जान्नुहोस् महाशय गोर्खालीको वीरगाथा धरापमा छ आज भोलि नेपालीको वीरगाथा धरापमा छ आज भोलि यो मधेश यो प्रदेश भन्ने प्रवृत्तिले यो मधेश यो प्रदेश भन्ने प्रवृत्तिले किरतीको अर्थव्यवस्था धरापमा छ आज भोलि नेपालीको वीरगाथा धरापमा छ आज भोलि हजुर हजुर यति नै हुन्छ आगामी दिनमा तपाईँको यो गजल लेखनको यात्रा अझ परिष्कृत बन्दै जाओस् हामी यो कामना गर्छौँ र पछिल्लो दिनहरूमा पनि यसै गरी सहभागिता जनाउँदै गर्नु होला है त आज भने तपाईँसँग छुट्टिए नमस्कार मैले तिम्रो गजलको भाव बुझिन गजलप्रति तिम्रो लगाव बुझिन मैले तिम्रो गजलको भाव बुझिन गजलप्रति तिम्रो लगाव बुझिन तिमी त साहित्य नरुचाउने मान्छे तिमी त साहित्य नरुचाउने मान्छे त्यो तिम्रो गजलको किताब बुझिन गजलप्रति तिम्रो लगाव बुझिन आजभोलि उसैसँग देख्छु तिमीलाई आजभोलि उसैसँग देख्छु तिमीलाई उसप्रतिको तिम्रो झुकाव बुझिन गजलप्रति तिम्रो लगाव बुझिन तिमी पनि मायामा परेको छौ र तिमी पनि मायामा परेको छौ र हातमा त्यो रातो गुलाब बुझिन गजलप्रति तिम्रो लगाव बुझिन एकै चोटीमै बोतल रित्यायो तिमीले एकै चोटीमै बोतल रित्यायो तिमीले पानी हो कि त्यो शराब बुझिन गजलप्रति तिम्रो लगाव बुझिन मैले तिम्रो गजलको भाव बुझिन गजलप्रति तिम्रो लगाव बुझिन कृष्ण प्रसाद सिमखडा गीतानगर चार देवनगर चितवनबाट हामीलाई यो गजल पठाउनु भएको हो धेरै धेरै धन्यवाद छ कृष्णजी यो गजलको लागि त्यसै गरी धेरै गजलहरू हामीलाई प्राप्त भएका छन् यति बेला अर्को गजल म वाचन गर्न चाहन्छु सपना भट्टराई भरतपुर दशबाट हामीलाई यो गजल पठाउनु भएको हो अबको क्रममा सपनाजीको यो गजल सपना सबै उडी गए हुरी बतास चलेपछि सपना सबै उडी गए हुरी बतास चलेपछि पाइला अगाडि चाल्न सकिन हात खुट्टा गलेपछि चोट धेरै लागे पनि सामना त म गरेकै थिएँ चोट धेरै लागे पनि सामना त म गरेकै थिएँ पीडा असह्य भयो मलाई घाउमा नुन दलेपछि सपना सबै उडी गए हुरी बतास चलेपछि बिसाउन त खोजेको थिएँ पीडाको भारी चौतारीमा बिसाउन त खोजेकी थिएँ पीडाको भारी चौतारीमा बिसाउनै पाइन चौतारीको बर पिपल ढलेपछि पाइला अगाडि चाल्न सकिन हात खुट्टा गलेपछि जिन्दगीका सुन्दर सपना सजाकी थिए मुटुभरि जिन्दगीका सुन्दर सपना सजाकी थिए मुटुभरि खरानी भई उड्दा रहेछन् मुटुभित्र आगो बलेपछि पाइला अगाडि चाल्न सकिन हात खुट्टा गलेपछि जिन्दगीमा सहारा दिने तिमीलाई नै ठानेकी थिए जिन्दगीमा सहारा दिने तिमीलाई नै ठानेकी थिए कसको विश्वास गर्नु र खै तिमीले नै छलेपछि सपना सबै उडी गए हुरी बतास चलेपछि पाइला अगाडि चाल्न सकिन हात खुट्टा गलेपछि सपना भट्टराई भरतपुर दसबाट हामीलाई यो गजल पठाउनु भएको हो त्यसै गरी म फटाफट अर्को गजल पनि वाचन गरिहाल्छु त्यसपछि मात्रै हामी एकैछिन साङ्गीतिक आवाज अलि पछि सुनौला स्याम यति बेला अर्को गजल म वाचन गर्छु झुप्रो छाडी सहर पस्यो नाम फेर्यो किन झुप्रो छोडी सहर पस्यो नाम फेर्यो किन घाँस दाउरा सबै त्यागी काम फेर्यो किन करोडौँमा बिक्ने तिमी अमूल्य हिरा थियो करोडौँमा बिक्ने तिमी अमूल्य हिरा थियो खियौ फलामसरी आज दाम फेर्यौ किन घाँस दाउरा सबै त्यागी काम फेर्यौ किन भगवानको आस्था बोकी हिँड्ने मान्छे तिमी भगवानको आस्था बोकी हिँड्ने मान्छे तिमी आज मन्दिरको आफ्नो राम फेर्यौ किन झुप्रो छोडी सहर पस्यौ नाम फेर्यौ किन भर्खरै नै उमेरले एक बिस खाएको बेला भर्खरै उमेरले एक बिस खाएको बेला हरियाली छाडी सुक्का याम फेर्यौ किन झुप्रो छोडी सहर पस्यौ नाम फेर्यो किन घाँस दाउरा सबै त्यागी काम फेर्यो किन झुप्रो छोडी सहर पस्यो नाम फेर्यो किन रूपेश निर्दोष सामाखुसी काठमाडौँबाट हामीलाई यो गजल पठाउनु भएको हो रूपेशजीलाई पनि धेरै धेरै धन्यवाद छ अब भने कार्यक्रममा यति बेला एउटा साङ्गीतिक आवाज यहाँहरूको बीचमा राख्छौँ त्यसपछि उपस्थित हुनेछौँ तपाईँ आफ्नै आवाजमा गजल वाचन गर्न चाहनुहुन्छ भने 0556 26 186 को बाटो भएर आउन सक्नुहुनेछ त्यतिन्जेलसम्मका लागि यो साङ्गीतिक आवाज तपाईँहरूका लागि पागल बनायो के यो दिल हरेर पागल तपाई सामुदायिक रेडियो ध्रुव तारा 89.8 MHz मा आरपी पोखरेल को साथ में कार्यक्रम गजल संगम सुनी रहनु भएको छ। जहाँ पायो त्यही गएर सिकेपछि त्यस्तै त हुन्छ नि। राम्रोसँग जान्न त राम्रो ठाउँमा जानु पर्यो नि। त्यसो भए कहाँ जाने त यार, सल्लाह देऊ त। ल सुन, सबैभन्दा राम्रोसँग सिकाउने चौचोकको पिया मार्केटमा रहेको जनसेवा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा जाने नि। फरकपुर ओरालो लुम्बिनी विकास बैंक अगाडि। फोन 0556131124 मोबाइल 98453708779 98071555984। मलाई प्लम्बिङका सामानहरू चाहिएको थियो, कहाँ सम्पर्क गर्ने होला? होइन, मलाई तातो पानी सोलर जडान गर्नु थियो, कसलाई भन्ने होला? मलाई मोटर पङ्खा मर्मत गर्नु थियो, कहाँलाई जाने होला? यी सम्पूर्ण समस्याहरूको एउटै समाधान श्रेष्ठ इलेक्ट्रिक्स एन्ड वर्कसप। हाम्रा सेवाहरू वाटर प्युरिफायर, बिजुली सोलर, तातो पानी सोलर, इन्भर्टर तथा बिजुली तथा प्लम्बिङका सम्पूर्ण सामानहरू सुबोध मूल्यमा पाइनुका साथै मोटर पङ्खा मर्मत पनि गरिन्छ र घर वायरिङ र प्लम्बरको कामका लागि पनि हामीलाई सम्झनुहोस्। सम्पर्क श्रेष्ठ इलेक्ट्रिक्स एन्ड वर्कसप, भरतपुर 5 रामघाट चितवन, प्रोप्राइटर विकास श्रेष्ठ, मोबाइल 98450 88676, 98152 75512, 98172 3872। यति बेला तपाईँ सामुदायिक रेडियो ध्रुव तारा 89.8 MHz मा आरपी पोखरेलको साथमा कार्यक्रम गजल संगम सुनिरहनु भएको छ। एकैछिनको व्यापारिक विश्रामपछि फेरि पनि यहाँहरूलाई स्वागत गर्न आइपुगेका छौँ। कार्यक्रम गजल संगम तपाईँ सुनिरहनु भएको छ। फरकपनको अनुभूति दिलाउने सामुदायिक रेडियो ध्रुवतारा 89.8 MHz, त्यसै गरी इन्टरनेट अनलाइनको www.radiodhruvatara.com पनि हामीलाई संसारभर एकैसाथ सुनिरहनु भएको छ र हामी कार्यक्रममा प्रत्यक्ष टेलिफोन मार्फत तपाईँहरूकै सुन्दर गजलहरू सुन्दै आइरहेका छौँ। हामीलाई प्राप्त विभिन्न गजलहरू पनि वाचन गर्दै आइरहेका छौँ भने हामी विभिन्न नयाँ या पुरानो श्रष्टाहरूसँग कहिलेकाहीँ स्टुडियोमै रहेर भलाकुसारी पनि गर्ने गरेका छौँ। आगामी दिनमा त्यो क्रमलाई म निरन्तरता अवश्य दिनेछु। र अब भने हामीलाई फेसबुक पेजमा प्राप्त विभिन्न गजलहरू छन्, ती गजलहरू वाचन गर्नतर्फ लाग्छौँ। 0556126 बाटो भएर अब चाहिँ हामी साथीहरूलाई लिन भ्याउँदैनौ। अबको क्रममा यति बेला म रूपेश फत्र पान्थर लिम्बुवानबाट पठाउनु भएको यो गजल वाचन गर्दैछु। निष्ठुरीको जालमा परे पनि बाँचेको छु, उनको त्यो नजरमा मरे पनि बाँचेको छु। मलाई एक्लै पारेर यहाँबाट उनी अन्तैतिर बसाइ सरे पनि बाँचेको छु, उनको त्यो नजरमा मरे पनि बाँचेको छु। बाचा कसम खाई मलाई छोडेर एक्लै नदी उनले तरे पनि बाँचेको छु, उनको त्यो नजरमा मरे पनि बाँचेको छु। दोषी मलाई बनाई चर्चा मेरै चल्दा दुनियाँले घेडा गरे पनि बाँचेको छु, उनको त्यो नजरमा मरे पनि बाँचेको छु। निष्ठुरीको जालमा परे पनि बाँचेको छु। सपनीमा आफ्नै आँगन पहिरो गएको देखे आमा, आफैलाई नै पिन्जडाको कैदी भएको देखे आमा। गड्याङगुडुङ आकाशमा घनागेडी चारैतिर घरको छानो चुहिएर दुःख पाएको देखे आमा। सपनीमा आफ्नै आँगन पहिरो गएको देखे आमा। धमिलिँदै मेचीकाली रगतको त्यो रूप फेर्दै आफैतिर उर्लिएर बाढी आएको देखे आमा। सपनीमा आफ्नै आँगन पहिरो गएको देखे आमा अतालिँदै कहालिँदै भाग्ने कोसिस लाख गर्दा अतालिँदै कहालिँदै भाग्ने कोसिस लाख गर्दा ऐठन भई पाइलै पछि चोटो खाएको देखे आमा सपनीमा आफ्नै आँगन पहिरो गएको देखे आमा आफैलाई नै पिञ्जडाको कैदी भएको देखे आमा रामचन्द्र बस्याल बिखर्ची बगौडा आठ ब्रह्मपुरी माडीबाट यो गजल पठाउनु भएको हाल उहाँ युएई दुबईमा हुनुहुँदो रहेछ त्यसै गरी अर्को गजल म वाचन गर्दैछु कमल गौतमले यो गजल हामीलाई पठाउनु भएको दक्षिणबाट दुश्मनहरू चल्मलाउँदैछन् रे दक्षिणबाट दुश्मनहरू चल्मलाउँदैछन् रे बकम फुसे हाम्रा नेता अल्मलाउँदैछन् रे बुद्ध जन्मे भारतमा लुम्बिनी हाम्रै भन्दै बुद्ध जन्मे भारतमा लुम्बिनी हाम्रै भन्दै भारतीय किराहरू सल्बलाउँदैछन् रे बकम फुसी हाम्रा नेता अल्मलाउँदैछन् रे सहँदै गए हामी सगरमाथा आफ्नै भन्लान् सहँदै गए हामी सगरमाथा आफ्नै भन्लान् होस गरौं है दलालीले दलमलाउँदैछन् रे बकम फुसी हाम्रा नेता अल्मलाउँदैछन् रे सचेत रहौं दुश्मनसँग मिलिजुली बसौं सचेत रहौं दुश्मनसँग मिलिजुली बसौं फेरि पनि साम्प्रदायिकता खलबलाउँदैछन् रे दक्षिणबाट दुश्मनहरू चल्मलाउँदैछन् रे बकम फुसी हाम्रा नेता अल्मलाउँदैछन् रे बकम फुसी हाम्रा नेता अल्मलाउँदैछन् रे कमल गौतम चितवन हाल युएईबाट यो गजल हामीले पठाउनु भएको हो त्यसै गरी फटाफट अर्को गजल म वाचन गरिहाल्छु आशिष दनाईले यो गजल पठाउनु भएको हो गजल सुनेरै दिन बित्छ आजकल गजल सुनेरै दिन बित्छ आजकल गजल लेखेरै दिन बित्छ आजकल निद्रा छैन यी आँखामा आँसु झर्ने गर्छ निद्रा छैन यी आँखामा आँसु झर्ने गर्छ तैपनि सुतेरै दिन बित्छ आजकल गजल लेखेरै दिन बित्छ आजकल तिमी गयो दिनहरू रमाइलो छैन तिमी गयो दिनहरू रमाइलो छैन तिमीलाई सम्झेरै दिन बित्छ आजकल गजल लेखेरै दिन बित्छ आजकल सताउँछ किन किन तिम्रो सम्झनाले सताउँछ किन किन तिम्रो सम्झनाले तस्बिर हेरेरै दिन बित्छ आजकल गजल सुनेरै दिन बित्छ आजकल गजल लेखेरै दिन बित्छ आजकल बेसी सहर लमजुङका आशिष दनाई अहिले उहाँ काठमाडौँमा हुनुहुन्छ उहाँको यो गजल पनि हामीलाई प्राप्त भएको त्यसै गरी विकल्प बाबुको गजल मलाई प्राप्त भएको छ अबको क्रममा विकल्प बाबुले पठाउनु भएको गीतानगर एक चितवन उहाँको स्थायी ठेगाना अबको क्रममा यो गजल वाचन गर्दैछु तिमीले भन्यौ तारा झार झार्न सक्दिन तिमीले भन्यौ तारा झार झार्न सक्दिन चोखो माया आजै मार मार्न सक्दिन लुट्यौ हाँसो व्यथा मात्र बाँकी रहेछ नि लुट्यौ हाँसो व्यथा मात्र बाँकी रहेछ नि बग्नी मोती दाना तार टार्न सक्दिन चोखो माया आजै मार मार्न सक्दिन बिर्सी फेरि छोडी अन्त जानु पर्छ त बिर्सी फेरि छोडी अन्त जानु पर्छ त दुख्यौ आत्मा हाँसो खोज्न चार्न सक्दिन चोखो माया आजै मार मार्न सक्दिन घिट घिट बल्झिरह्यो सास मृत्यु भोजित घिट घिट बल्झिरह्यो सास मृत्यु भोजित त्यही एउटा भो हासिल हार्न सक्दिन तिमीले भन्यौ तारा झार झार्न सक्दिन चोखो माया आजै मार मार्न सक्दिन त्यसै गरी अर्को गजल म यति बेला वाचन गर्दैछु काजी गाउँले भनेर लेख्नु भएको छ अबको क्रममा काजी गाउँलेको यो गजल यो कस्तो माया बस्यो न त आफन्त भन्न सके यो कस्तो माया बस्यो न त आफन्त भन्न सके सकिन नाता जोड्न न त पराई बन्न सके मनको कुरा मनमा रह्यो सारा खुसी टाढा भयो मनको कुरा मनमा रह्यो सारा खुसी टाढा भयो मिलन बिछोड रित न त मन सन्न सके यो कस्तो माया बस्यो न त आफन्त भन्न सके नपिउनै भन्छु नसायो पिउन मन लाग्छ नपिउनै भन्छु नसायो पिउन मन लाग्छ पिएपछि एक्लै जिउ न त ज्यान धान्न सके यो कस्तो माया बस्यो न त आफन्त भन्न सके सकिन नाता जोड्न न त पराई बन्न सके त्यसै गरी अर्को गजल म वाचन गर्न चाहन्छु नवीन नेपालको यो गजल हो नवीन नेपालले यो गजल भक्तपुरबाट हामीलाई पठाउनु भएको हो अबको क्रममा नवीन नेपालको यो गजल हो आगोमा कदम राखेर रोयो, गलत मलम राखेर रोयो, नारी नै पाउँछे बलात्कारीलाई मनमै शरम, राखेर रोयो, आगोमा कदम राखेर रोयो, बिहा गर्छु भन्दा भन्दै लुट्यो, बिहे गर्छु भन्दा भन्दै लुट्यो, स्मरणमा कसम राखेर रोयो, आगोमा कदम राखेर रोयो, फाँसी जुराउ हे दैव त्यस्तालाई, फाँसी जुराउ हे दैव त्यस्तालाई, मन्दिरमा जखम राखेर रोयो, आगोमा कदम राखेर रोयो, गलत मलम राखेर रोयो। त्यसै गरी अर्को गजल म वाचन गर्न चाहन्छु। हाल दोहा कतारबाट हामीलाई पठाउनु भएको देउखुरी एक शीतलताको बस्ती भनेर लेख्नु भएको छ एसपी माथवरको यो गजल अबको क्रममा। मरिसक्या छु म त चितामा हेर, मरिसक्या छु म चितामा हेर, तागे छन् तस्विर भित्तामा हेर, गर्नु परोपकार नगर्नु पाप, गर्नु परोपकार नगर्नु पाप, लेखेको छ यी सब गीतामा हेर, तागे छन् तस्विर भित्तामा हेर, घरबार सपार्ने बिगार्ने नारी, घरबार सपार्ने बिगार्ने नारी, नारी गुण के हुन्छ सीतामा हेर, तागे छन् तस्विर भित्तामा हेर, के देश विकास गर्लान यिनले, के देश विकास गर्लान यिनले, अहिलेका मादकी ठिटामा हेर, तागे छन् तस्विर भित्तामा हेर, घरबार विहीन जन्मदातालाई, घरबार विहीन जन्मदातालाई, बगेको आँसु माता पितामा हेर, तागे छन् तस्विर भित्तामा हेर, मरिसक्या छु म चितामा हेर। त्यसै गरी कार्यक्रमको अन्त्यमा हामी आइसकेका छौँ। अन्तिम गजल म यति बेला वाचन गर्दैछु। किसान छेत्री हस्तिचुर आठ पालुवा गुल्मीबाट यो गजल हामीलाई पठाउनु भएको। आजको कार्यक्रमको लागि अन्तिम गजल म किसान छेत्रीको वाचन गर्न गइरहेको छु। जाडो छल्न आज पनि घुम्टो ओढी आयो, जाडो छल्न आज पनि घुम्टो ओढी आयो, मलाई भेट्न साथीलाई परै छोडी आयो, गिद्दी नजर लगाउने तल त्यहाँ बाटोमाथि, गिद्दी नजर लगाउने तल त्यहाँ बाटोमाथि, कति बाटी टाढैबाट बाटो मोडी आयो, जाडो छल्न आज पनि घुम्टो ओढी आयो, जवानीको मातले होला नक्कल खुब पार्छौ, जवानीको मातले होला नक्कल खुब पार्छौ, आँखामाथि उम्रेका रौनी गोडी आयो, जाडो छल्न आज पनि घुम्टो ओढी आयो, कसले पो जा भन्छ र नबनेको लोग्ने भेट्न, कसले पो जा भन्छ र नबनेको लोग्ने भेट्न, आज पनि के बाहनामा दुवै हात जोडी आयो, जाडो छल्न आज पनि घुम्टो ओढी आयो, जसले हामीलाई आँखा लाउँछ सबै राक्षस लाग्छ, जसले हामीलाई आँखा लाउँछ सबै राक्षस लाग्छ, आफ्नो घरको मान मर्यादा तोडी आयो, जाडो छल्न आज पनि घुम्टो ओढी आयो, मलाई भेट्न साथीलाई परै छोडी आयो। हस्तिचोर आठ पालुवा गुल्मीका मित्र किसान छेत्रीको गजल पनि कार्यक्रम गजल संगमको लागि आजको कार्यक्रमबाट अन्तिममा आइसकेका छौँ। प्रविधिका मित्र श्यामको मैले इशारा पाइसकेको छु, अब पनि विदा माग्नुपर्छ, यहाँहरूसँगबाट छुटिनुपर्छ। जो जो साथीहरू टेलिफोन मार्फत आएर आफ्नै आवाजमा गजल सुनाउनु भयो उहाँहरूलाई पनि धन्यवाद, सुनाउनु प्रयास गर्नुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धन्यवाद, कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी कार्यक्रममा अर्को हप्ता तपाईँलाई भेट्न अवश्य आउनेछु, अन्य कार्यक्रमहरूमा त तपाईँ र मेरो भेट अवश्य हुनेछ। तबसम्मका लागि प्रविधिका मित्र श्यामसँगै म तपाईँहरूकै गजल मनको साथी आरपी पोखरेल पनि आजको यो श्रृङ्खलाबाट बिदा मागे। नमस्कार, शुभरात्रि। चुपके चुपके सखियों से वो बातें करना भूल गई, चुपके चुपके सखियों से वो बातें करना भूल गई, मुझको देखा अनघट पे तो, मुझको देखा अनघट पे तो पानी भरना भूल गई, चुपके चुपके सखियों से वो बातें करना भूल गई।